नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फेसलिङ र धादिङको जोगीमारामा अवरूद्ध बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको छ। अहिले सवारी साधनलाई पालै पालो ओहोर दोहोर गर्ने व्यवस्था मिलाइएको छ। पहिरो जाँदा बिहानदेखि बाटो अवरूद्ध हुँदा यात्रु अलपत्र परेका थिए। दुवै ठाउँमा माथिबाट खसेको लेदो सहितको ठूलो पहिरो चितवनबाट गएको डजरको मदतमा पन्छाइएपछि एकतर्फी रूपमा बाटो सुचारू भएको मोगलिन प्रहरीले जानकारी दिएको छ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना चलिरहेको छ। बिहान 11:30 बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्याशी महेन्द्र विष्टले 193 मत प्राप्त गर्नुभएको छ भने पोषण केसीले 148 मत पाउनु भएको छ। त्यस्तै खुल्ला उपाध्यक्षमा खिलबहादुर भण्डारीले 176 मत ल्याउनु भएको छ भने युनियनका रामजी दाहालले 150 मत प्राप्त गर्नु भएको छ। युनियनतर्फकी उपाध्यक्ष अनिता बिन्दुले 169 मत ल्याउनु भएको छ भने समित प्यानलका महेश दासले 162 मत ल्याउनु भएको छ। महासचिवमा उम्मेद्वार दिएका समित प्यानलका ओजिर मगरले 183 मत ल्याउनु भएको छ भने युनियनका जगत नेपालले 138 मत प्राप्त गर्नुभएको छ। आन्तरिक व्यवस्थापनका लागि भन्दै मतगणना केही बेर स्थगित भएको छ। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा आज बिहान 8 बजे भनिएको बन्द सत्र अझै शुरू हुन सकेको छैन। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक दस्तावेजमाथि 22 नम्बरले गरेको टिप्पणीको जवाफ दिने र पारित गराउने कार्यक्रम थियो। बन्द सत्रमा उठेका टिप्पणीमाथि आयोजक समितिले छलफल गर्नुपर्ने भन्दै बन्द सत्र शुरू नभएको एकीकृत नेकपा माओवादीले जनाएको छ। आइतबार साँझदेखि नै अनिर्णित बनेको केन्द्रीय कार्यालयको बैठक बिहान बसेको छ। पार्टी प्रवक्ता दिनेन्द्र शर्माका अनुसार कार्यालयको बैठक सकिने बित्तिकै विभिन्न समूहबाट उठेका टिप्पणीका बारेमा अध्यक्षले जवाफ दिने कार्यक्रम छ। सिरियाको संवैधानिक अदालतले आगामी जूनमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि 3 उम्मेद्वारको नाम घोषणा गरेको छ। राष्ट्रपति पदको निर्वाचनको उम्मेद्वारमा हालका राष्ट्रपति बसार अल असद सहित माहिर अब्दुल हाजिर र हसन बिन अब्दुल्ला अल नोरी रहेका छन्। हाजिर र नोरी सिरियाली सांसद हुन्। आउँदो जुन 3 सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रपति बसर अल असदको शासन विरूद्ध विद्रोहीहरूले देशभर प्रदर्शन जारी राखेकाले निर्वाचनमा सहभागी हुने मतदाताको संख्या भने यकिन भएको छैन। र मलेसियामा भइरहेको एसएससी प्रिमियर लीगको जारी खेलमा हङकङले दिएको 182 रनको चुनौती पक्षाइरहेको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 23 ओभरको समाप्तिमा 2 गुमाएर 95 रन जोडेको छ। अब नेपाललाई यो खेल जित्नको लागि 87 रनको आवश्यकता रहेको छ भने उसँग अझै 8 बाँकी छ र 27 ओभर खेल्न बाँकी रहेको छ। नेपालका लागि पारस खड्का 14 र नरेश बुढाएर 38 रन बनाएर क्रिजमा रहेका छन्। पारस खड्काले 25 बलको सामना गर्दै 2 चौकाको मदतमा 14 रन बनाएका छन् भने नरेश बुढाएरले 80 बलको सामना गरेर 6 चौकाको मदतमा 38 रन बनाएका हुन्। नेपालका लागि सुभाष खकुरेल 16 र ज्ञानेन्द्र मल्ल 15 रन बनाएर पेभिलियन फर्किएका छन्। टस हारेर ब्याटिङ गरेको हङकङले 41 ओभर 5 बलमा अल आउट हुँदै 181 रन बनाएको थियो। सोमपाल कामीले लगातार 2 ओभरमा 2-2 विकेट लिएपछि हङकङका अन्तिम 5 विकेट 12 रन जोड्दै झरेको थियो। हङकङको टोली 42 ओभरमा अल आउट भयो। नेपालका लागि वसन्त रेग्मीले 3 र आरिफ शेखले 2 विकेट हात पारे। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा।